ये दो लफ्जों का मुरक्कब है, सिला और इसी तरह अर्रहीम, सिलतुर रहीम। अरबी जुबान में कहा जाता है वसला यसिलु वसलन, जिसका मतलब है जोड़ना, ताल्लुक रखना, नेकी करना, रिश्तेदारों के साथ हमेशगी का सलूक करना। अरबी जुबान में एक लफ्ज बोला जाता है अलवसलु वलविसलु। इंसान के 360 उज्व और जोड़ हैं। रिश्तेदार आपस में एक एक अकाई जब आपस में मोहब्बत, एहतराम और इज्जत के साथ किसी को मिलते हैं, तो जिस तरह जिस्म 360 जोड़ों का एक मुरक्कब है, एक खूबसूरत मुआशरा भी उस वक्त तरतीब पाता है जब तमाम रिश्तेदार मोहब्बत, इज्जत और एहतराम के साथ एक दूसरे के साथ अच्छा सलूक और बर्ताव करते हैं। अलवसला, दो चीजों को जोड़ने के लिए जो चीज होती है उसको अरबी जुबान में कहते हैं। आपने देखा होगा एक से दूसरी जगह आप लाइट लेके जाना चाहते हैं तो आप वसला इस्तेमाल करते हैं। वो रौनक, वो खुशी, वो इज्जत, वो खैर बरकत जो खानदान में किसी इंसान को अल्लाह ने अता की है, अगर वो अल्लाह जलाल का हुक्म समझते हुए, अल्लाह के रसूल की सुन्नत समझते हुए इस खैर बरकत के कुछ हिस्से अपने दीगर रिश्तेदारों तक पहुंचाना चाहे तो ये रौनकी और ये खुशियां उन तक भी पहुंच सकती हैं, जिससे उसका तो मेयार अल्लाह के यहां बुलंद होगा ही होगा, मुआशरे के अंदर भी रौनकें आम हो जाएंगी। और रहम, अरबी जुबान में रहम की दो किस्में हैं, और रहम अल महरम और रहम अल गैर महरम। रहम के कुछ रिश्ते ऐसे होते हैं जिनके साथ शादी करना जायज नहीं, वालिदा बहन, इसी तरह बाप, इसी तरह भाई, इसी तरह खाला, इसी तरह मामू, वो महरम रिश्ते जिससे औरत पर्दा नहीं करती, इनका अल्लाह जलाल ने अलग हुक्म बताया है। और वो रिश्तेदार जिनसे शादी हो सकती है उनका हुक्म अलग से बयान किया है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जिस सिला रहमी का हुक्म दिया है उसकी तारीफ ये होगी अल इहसान इलल अकारिब बिल कौली वल फ़िअल, रिश्तेदारों के साथ एहसान का मामला करना, कौली एतबार से भी और अमली एतबार से भी, सवा अन कान ذلك بالمال, खाये एहसान माल खर्च करने की सूरत में हो, अव ज़ियारा या रिश्तेदारों की जियारत करने की सूरत में हो, अव सलाम या रिश्तेदारों को कम अज कम सलाम कहने की सूरत में हो, क्योंकि हदीस के अल्फाज हैं बुल्लु अरहामकुम वलो बिस्सलाम, अपने रिश्तेदारी को ताजा और जिंदा रखा करो खा तुम उन्हें सलाम ही कहो। और बाज़ उलमा ने यह लिखा है सिला रहमी का माना यह है अल इहसान इलल अक्रबीन, रिश्तेदारों के साथ एहसान करना, मिन ज़विन नसबी वल असहारी, वो रिश्तेदार वो निस्बती हो, खूनी रिश्तेदार हो या मुसाहरत के रिश्तेदार हो जिसको ससुराली रिश्तेदार कहते हैं, व तअत्तुफ अलैहिम, सिर्फ एहसान ही नहीं बल्कि उनके साथ आतिफियत और मोहब्बत के पहलुओं को गालिब करना, व रिफ्क बिहिम, और उनके साथ नरमी का सलूक करना, व रियायत लिअहवालिहिम, और उनके हाल अहवाल की रियायत करना, व कذلك ان بعدوا واساءوا, रिश्तेदार आपसे दूर भी जाते हैं वो बुराई भी करते हैं, आपको नेकी करना, एहसान करना, उनके साथ नरमी का बर्ताव करना और उनके साथ उनके अहवाल की रियायत करते हुए जिंदगी गुजारना, ये आपके लिए शरीयत का हुक्म है। रसूलुल्लाह सल्लल्लाहु अलैहि व आलिहि वसल्लम ने जिस सिला रहमी का हुक्म दिया है उसका माना यह भी है मुशारकतुल क़राबा फिल खैरात, नेकी के हर काम में اپنے رشتہ داروں کو شریک کرنا. اور امام نووی رحمت اللہ علیہ فرماتے ہیں، ہر ایک کو جو اللہ عز و جلال نے نعمت عطا کی ہے، وہ مال کی ہو، وہ منصب اور عہدے کی ہو، یا کوئی بھی ایسی نعمت، ان نعمتوں کی روشنی میں رشتہ داروں کو نفع دینا، ان کو فائدہ دینا، ان کے لیے خیر کے راستے کھولنا، اور ان کی عزت کا خیال کرنا، ان کی خوشی کو اپنی خوشی سمجھنا، اور ان کی غمی میں شریک ہونا، یہ صلہ رحمی کے وہ زاویے ہیں جس کا حکم شریعت نے دیا ہے. سفارینی بیان کرتے ہیں کہ صلہ رحمی کا مفہوم یہ بھی ہے جس کا حکم رسول اللہ صلی اللہ علیہ وسلم نے دیا ہے، موالاتہم و محبتہم اکثر من غیرہم، معاشرے کے عام لوگوں سے زیادہ ان سے محبت کی جائے، معاشرے کے عام لوگوں سے زیادہ ان کے ساتھ مودت کا اظہار کیا جائے. اور اس کی وجہ کیا ہے؟ ان کے ساتھ خونی تعلق بھی ہے جہاں اسلامی تعلق ہے. وتأكيد المبادرة إلى صلحهم عند عداوتهم، اگر ان کے اندر کوئی ایسا نقاش، کوئی جھگڑا ہو جائے، تو عام معاشرے سے بڑھ کے ان کی صلح کروانے میں سبقت کی جائے. والاجتهاد في ايصالهم كفايتهم بطيب نفس، اگر رشتہ داروں میں کوئی ضرورت مند ہے تو اس کی ضرورت کو پورا کرنے کے لیے بقیہ لوگوں سے سبقت حاصل کی جائے. والاسراع الى مساعدتهم ومعاونتهم عند حاجتهم، اور اگر انہیں کسی چیز کی ضرورت ہے تو سب سے پہلے ان کی ضرورت کو پورا کرنے کی جگہ آپ ہونے چاہیے. رسول اللہ صلی اللہ علیہ وسلم نے جس صلہ رحمی کا حکم دیا ہے ان میں یہ پہلو بھی آتا ہے، وَتَقْدِيمُهُمْ فِي إِجَابَةِ دَعَوَاتِهِمْ، آپ کو دو سے تین معاشرے کے افراد کی طرف سے دعوت آئی ہے، آپ میرے پاس تشریف لائیں، ایک دعوت آپ کے اپنے قریبی رشتہ دار نے دی ہے، تو اس کی دعوت کو بقیہ دعوتوں پہ مقدم کیا جائے. وَالتَّوَاضُعُ مَعَهُمْ فِي غِنَاهُ وَفَقْرِهِمْ، عام لوگوں کے ساتھ بھی تواضع اختیار کرنا اس بات کا شریعت نے حکم دیا ہے، لیکن ان سے بڑھ کے اپنے رشتہ داروں کے ساتھ تواضع اور عز و انکساری کو اختیار کیا جائے. وَنُصْحِهِمْ فِي كُلِّ شُؤُونِهِمْ وَالْبَدَاءَةُ بِهِمْ فِي الدَّعْوَةِ، عام لوگوں کو نصیحت کرنا، ان کی خیر خواہی کرنا، یہ بھی ایک مسلمان کی ذمہ داری ہے، لیکن نصیحت اور خیر خواہی میں ان کو عام لوگوں سے مقدم کرنا، یہ صلہ رحمی کے ایک زاویہ ہے. عام لوگوں کو آپ دعوت دیتے ہیں کہ آپ ہمارے پاس تشریف لائیں، اس دعوت میں بھی قریبی رشتہ داروں کو مقدم کرنا. وَالضِّيَافَةُ قَبْلَ غَيْرِهِمْ وَإِيثَارِهِمْ فِي الصَّدَقَةِ وَالْهَدِيَّةِ وَالْإِحْسَانِ عَلَى مَنْ سِوَاهُمْ، اگر آپ نے تحفہ دینا ہے، آپ صدقہ کرنا چاہتے ہیں، آپ ایثار اور قربانی کرنا چاہتے ہیں، تو عام مسلمانوں کے ساتھ بھی یہ ساری چیزیں کرنے کا حکم ہے، لیکن مقدم کیا جائے صدقے میں بھی، تحفے میں بھی، ایثار اور قربانی میں بھی، تو رشتہ داروں کو کیا جائے. یہی وجہ ہے امام قرطبی رحمت اللہ علیہ فرماتے ہیں، اتفقت الملہ، ملت اسلامیہ کے اس بات پر اتفاق ہے، ان صلۃ الرحم واجبہ، کہ صلہ رحمی ہر مسلمان پر واجب ہے. وَأَنَّ قَطِيعَتَهَا مُحَرَّمَ، اور قطع رحمی حرام.